तिमलाई पाउने आस मार्दिन आइदेऊ फर्केर यो जुनी त के हो र सयौं जुनी सम्म बस्छु पर्खेर जिन्दगीमा कहिल्यै म हार्दिन सानो तिमलाई पाउने आस मार्दिन आइदेऊ फर्केर यो जुनी त के हो र सयौं जुनी सम्म बस्छु पर्खेर यो जुनी त के हो र सयौं जुनी सम्म बस्छु पर्खेर मेरै हातले त्यो सिउँदो